गलत भएको उपसभापति पौडेलको भनाई थियो। उहाँले संविधान सभाका 26 जना सभासद चयनका बारेमा सर्वोच्च अदालतले गरेको निर्णयलाई कंग्रेसले शिरोधार्य गर्ने स्पष्ट पार्नुभयो। उपसभापति पौडेलले छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी नेतृत्वमा सरकार गठन हुँदैमा नेपालमा कुनै उतार चढाव नआउने जिक्किर गर्नुभयो। मोदी सरकारका कारण सामान्य पहुँचमा फरक परे पनि भारतीय नीतिमा केही असर नपर्ने बताउनुभयो। संविधान सभाको बैठक आज बस्ने भएको छ। अहिले केही बेर पछि बस्ने आजको बैठकमा बिहिबार बोल्न बाँकी रहेका सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। संविधान सभाको बैठकमा अघिल्लो संविधान सभाले गरेका सहमतिमाथि छलफल भइरहेको छ। प्राकृतिक स्रोत तथा आर्थिक अधिकार बाँडफाँड समिति र राष्ट्रिय हितको संरक्षण समितिको प्रतिवेदनमाथि छलफल बिहिबारदेखि शुरू भएको थियो। आजको बैठकबाट प्राकृतिक स्रोत तथा आर्थिक अधिकार बाँडफाँड समिति र राष्ट्रिय हितको संरक्षण समितिमा रहेका सहमतिका विषयलाई मसौदाका लागि संविधान मस्यौदा समितिमा पठाइने तयारी गरिएको छ। अफ्रिकी मुलुकहरूले नाइजेरियाको सशस्त्र समूह बोको हराम विरुद्ध युद्धको घोषणा गरेका छन्। फ्रान्सको राजधानी पेरिसमा भएको अफ्रिकी नेताको बैठकले बोको हराम विरुद्ध युद्धको घोषणा गरेको छ। मुलुकको उत्तर पूर्वी क्षेत्रमा बोको हरामले 223 जना छात्रलाई अपहरण गरी बन्धक बनाएपछि अफ्रिकी मुलुकले कडा कदम चाल्ने घोषणा गरेका हुन्। बैठकमा भएको सहमति अनुसार बोको हराम विरुद्ध गोप्य सूचना संकलन गर्ने, सिमानामा निगरानी बढाउने, चाडतारको वरिपरि सेना परिचालन गर्ने र कुनै पनि खतरनाक अवस्थाको सामना गर्नका लागि क्षमता विकास गरिने नाइजेरियाका राष्ट्रपति जोनाथन गुडलकले बताएको समाचारमा उल्लेख छ। बैठकमा सहभागी चाडका प्रतिनिधिहरूले अब बोको हराम विरुद्ध पूर्ण रूपमा युद्ध हुने बताएका छन्। फ्रान्सका राष्ट्रपति फ्रान्सिस्को होलान्डको पहलमा बोलाइएको बैठकमा बेलायत, अमेरिका र युरोपियन युनियनका प्रतिनिधि सहभागी थिए। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज 2 खेल हुँदैछ। अपराह सुबह 4 बजेपछि हुने पहिलो खेलमा अङ्क तालिकाको दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र छैटौँ स्थानमा रहेको रोयल च्यालेन्जर बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ। आजको खेलमा जित हात पार्दै चेन्नई पुनः शीर्ष स्थानमा उक्लने प्रयासमा रहनेछ भने बेङ्गलोर उसलाई रोक्दै एक स्थानमाथि उक्लने कोसिसमा रहनेछ। सुरुका 2 खेल जिते, त्यसपछिका खेलमा भने बेङ्गलोरले निराशाजनक प्रदर्शन गर्दै आएको छ। यस्तै बेलुका सुबह 8 बजेपछि हुने दोस्रो खेलमा चौथो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र सनराइजर हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 10 खेल खेलेको कोलकाताको 5 जित र 5 खेलमा हार बेहोर्दै 10 अङ्क छ भने समान खेलबाट हैदराबादको 8 अङ्क छ। हवस् त, दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भई, नमस्कार। यस अर्पण खबरको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 9845049728, प्रेम हिमाली चैनपुर, मोबाइल 9845568075 र दीपक बस्नेत चैनपुर, मोबाइल 9845597258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युट मल्टिलर्निंग एकाडेमी म्याथ, साइन्स र टेस्ट नदी 5 विषयमा मात्र SLC र +2 गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 9845546174।